मन्दिरमा धाए जस्तो छ तर तिमीसँग मायाको कारोबार बढ्ला जस्तो छ है तर तिमीसँग मायाको कारोबार बढ्ला जस्तो छ Oh,